आँसुको भो धारा भिजो धरती सारा हरेक पल सानुलाई सम्झिरो नाले देउतालाई पुजेउ कि मेरो सानो आँसुले रुजेउ कि नौ डाँडा पल्लोपट्टि तिमी हुनाले आँसुको भो धारा भिजो धरती सारा हरेक पल सानुलाई सम्झिरो नाले आँसुको भो धारा भिजो धरती सारा हरेक पल सानुलाई सम्झिरो नाले हजुर यो गीतको सिआरबिटी नम्बर 01300383334 01300383334 पिआरबिटी नम्बर रहेको छ 6043-9248 6043-9248 पर सम्झिरो